नौ रकात तक हमने देखी। अब वितर की जो है अदायगी का तरीका क्या होगा, इसको कैसे अदा किया जाएगा। ठीक, तो वितर को अदा करने का तरीका यह है कि आप रात में उठेंगे और तहज्जुद पढ़ेंगे, क्योंकि नमाज वितर की बात हो रही है, रात की नमाज की बात हो रही है। ठीक, और वितर की नमाज जो है ख़यामुल लैल के बाद आपने फ़र्ज़ तहज्जुद की बात पर, तो आप रात में उठें, उठने के बाद दो, चार, छः या आठ रकातें आप नमाज पढ़ेंगे, दो दो करके, दो या चार या छः या आठ रकात नमाज पढ़ेंगे। इन नमाजों के बाद एक या तीन या पाँच या सात या नौ रकात वितर पढ़ेंगे। होगी बात ख़त्म। ये तरीक़ा है, पहले आप तहज्जुद के लिए उठेंगे, तहज्जुद की नमाज़ पढ़ेंगे जो कि दो या चार या छः या आठ रकात ज़्यादा से ज़्यादा, ये पढ़ने के बाद आप एक रकात या तीन रकात या पांच रकात या सात या नौ रकात वितर पढ़ेंगे। ये उसका पढ़ने का तरीक़ा है, याद रखिए, तरीक़ा याद रखिए, और यही याद रखिए, दुरुस्त चीज़ें याद रखिए कि हम जो है इस तरह से इस नमाज़ को अदा करें तहज्जुद के बाद। अब जो सबसे मशहूर तरीक़ा है वितर का, वो तीन रकातें हैं जो हमारे पास भी चलता है, तो उसको थोड़ा सा और डिटेल में जाते हैं। सबसे मशहूर तरीक़ा जो वितर का है वो तीन वाला है। वो क्यों है? आयशा की वो रिवायत याद कीजिए मोहतरमा मालिक की, कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम रमज़ान या गैर रमज़ान 11 रकातों से ज़्यादा नहीं पढ़ते थे, तो 11 रकात में 8 रकात तहज्जुद की और 3 रकात वितर किया, तो तीन पढ़ना सबसे मशहूर तरीक़ा है। अब ये तीन पढ़ने का तरीक़ा क्या है, उस तरीक़े से इस तीन रकात को पढ़ने के दो तरीक़े हैं। मैं समझ आप ज़्यादा कन्फ्यूज़ नहीं हो रहे हैं, हर चीज़ क्लियर करते हुए जा रहे हैं। तीन रकातों को पढ़ने के दो तरीक़े, दो तरीक़े क्या हैं? दो सलाम से तीन रकात या एक सलाम से तीन रकात। थोड़ा उसको और वजाहत करता हूँ, दो सलाम और दो कायदे से तीन रकात या एक सलाम और एक कायदे से तीन रकात। तरीक़ा बताता हूँ। पहला तरीक़ा, आप नमाज वितर के लिए खड़े हुए, आपने तकबीर कही, हाथ बांध लिया, अब आप नमाज पढ़ते हैं दो रकात, दो रकात नमाज ख़त्म होने के बाद कायदा करते हैं, कायदे के बाद अब अस्सलामु अलैकुम रहमतुल्लाह, अस्सलामु अलैकुम रहमतुल्लाह, कितनी रकात हुई? दो। फिर दो के बाद आप खड़े होते एक रकात की नियत से, फिर आप रकात बांधते और एक रकात पढ़ के कायदा करते हैं, अस्सलामु अलैकुम रहमतुल्लाह, अस्सलामु अलैकुम रहमतुल्लाह, तीन रकात वितर, दो सलाम और दो कायदे से, दो सलाम है, दो के बाद सलाम फेर दिया, मतलब कायदा भी एक ज़्यादा हुआ, ये भी हुआ, उसके बाद एक रकात पढ़ी, एक कायदा किया और सलाम फेरा, दो सलाम दो कायदे से। दूसरा तरीका, एक सलाम और एक कायदे से। पहला तरीका समझ में आ गया, दो रकात पढ़ी, सलाम फेर दिया, फिर खड़े हुए, एक रकात पढ़ी, सलाम पढ़ी, तो कायदे भी दो हुए, सलाम दो हुए। अब एक सलाम से और एक कायदे वाला तरीका, आपने रकात बांधी वितर की, तीन रकात की नियत से आप खड़े हुए, अल्लाह अकबर के हाथ बांधा, कंटिन्यूसली तीन रकात पढ़ेंगे, अब एक ख़त्म हुई, दूसरी पढ़ा आपने, दूसरी ख़त्म हुई, बैठेंगे नहीं अब कायदे में, खड़े हो जाएंगे, तीसरी आप पढ़ेंगे, तीसरी रकात के पढ़ने के बाद आप कायदा करेंगे और फिर अस्सलाम वालेकुम रहमतुल्लाह सलाम, एक कायदा और एक सलाम से तीन रकात और दो कायदे दो सलाम से तीन रकात। समझ में आ गई बात? क्लियर है? बहुत बहुत ज़्यादा कन्फ्यूजन नहीं। सऊदी अरब में सबसे ज़्यादा मारूफ तरीक़ा वो पहला वाला है, दो रकात पढ़ते हैं, सलाम फेर देते हैं, फिर एक रकात पढ़ते हैं। हिंदुस्तान के अंदर तीन पढ़ते हैं, लेकिन थोड़ा सा मसला होता है, हम तीन रकात एक कायदे और एक सलाम से नहीं पढ़ते, तीन रकात दो कायदे दो सलाम, बिल्कुल मगरिब की नमाज के जैसा। आपको बोले मगरिब के जैसा वितर को नहीं पढ़ना है, तो फिर एक नया लाते हैं, हम अलग करें ना, बीच में हाथ उठाते ना, तीसरी रकात में अल्लाह अकबर बोल के फिर हाथ बांधते, हालांकि हर तरफ तो रफ़ेदन मनसूख हो गया बोलते यहाँ, लेकिन साबित करते हैं, बाकी जगह रफ़ेदन कर बोलते तो मनसूख हो गया गलत है, और यहाँ बोलते यहाँ है, फिर कैसा मनसूख हुआ, यहाँ तो है बाकी। तो बहरहाल अलग करने से मुराद, मगरिब से वितर को अलग करने से मुराद ये नहीं कि मनमाने तरीके से अलग करो, जो बताया गया वो ये है कि कायदा एक करो और एक सलाम से, या फिर दो कायदे मतलब फिर एक दो रकात पढ़ के सलाम फेर दो फिर एक रकात पढ़ो, ये माना है उसका। लेकिन हमारे पास इल्म कम और तासुब ज़्यादा होता है। तासुब मतलब क्या? अरे फैज में ऐसा बोलती है, इनका मसलक तो अलग ही दिख रहा, कुछ अपने से हट के तरीका बता रहे। मेरे भाई ये इल्म है, दिस इज़ नॉलेज, इल्म को हमको हासिल करना है, बहुत सारी बात हमको नॉलेज नहीं होता किसी चीज़ का, तो इसका मतलब ये नहीं कि हमारा मसला अलग है, हम भटक गए, बल्कि हमारी कमज़ोरी थी, हमारी जहालत थी कि हमने इल्म हासिल नहीं किया। ठीक है, तो लिहाजा तीन रकात के दोनों तरीक़े मैंने आपको बता दिए और दोनों सुन्नत साबित है, लेकिन तीसरी रकात में खड़े होकर सूरह फातिहा और वगैरह पढ़कर फिर अल्लाह अकबर का हाथ उठा के फिर से बांधना, ये सुन्नत से साबित नहीं है। इस ताल्लुक से आप समझे कुछ भी साबित नहीं, ना सही न ज़ईफ़, خاص طور سے اٹھا کے پھر باندھنا نہ صحیح ثابت ہے نہ ضعیف. لہٰذا میں کہوں گا آپ کو اگر تین ایک ساتھ پڑھنا ہے تو ایک قاعدے سے پڑھیے, آخری رکعت میں آپ کو کوئی ڈبل سے ہاتھ نہیں اٹھانا ہے بیچ میں. اب پھر وہ دعائیں خنود کیسے کرنا, پھر فرق کیسے کرنا, دعائیں خنود کی طرف میں جا رہا ہوں. پہلے میں طریقے بتانا چاہ رہا تھا. تو ہو گیا تین وتر کا طریقہ, دو طریقے تین وتر کے, یہ میں سمجھتا ہوں واضح ہو گئی. اور نبی اکرم صلی اللہ علیہ وسلم سے بہت ساری حدیثوں میں یہ بات سب, جیسے صحیح مسلم کی اور صحیح بخاری کی روایت متفقہ ہے, عبداللہ بن عمر رضی اللہ عنہما فرماتے آپ سب رات کی نماز کو دو دو رکعتیں کر کے پڑھتے تھے اور آخر میں ایک رکعت وتر پڑھتے تھے. مطلب دو دو دو دو دو دو دو, مطلب پانچ سلام ہو گئے, اس کے بعد آپ کھڑے ہوتے اور ایک پڑھتے ہیں, ٹوٹل ہوئی 11 گیارہ رکعتیں. ٹھیک ہے, تو یہ طریقہ ہے اور ایک ساتھ پڑھنے کا بھی آپ سے ملتا. اب اسی طرح رکعت وتر میں کیا خلعت کر سکتے ہیں, تو رکعت وتر میں سورہ فاتحہ کے بعد آپ کچھ بھی خلعت کر سکتے ہیں. اور وتر کی رکعت کی خصوصیت یہ ہے کہ اس میں تیسری رکعت میں بھی آپ کو ضمیر سورہ ملانا ہے. دوسری نمازوں میں آپ سے پہلی دو رکعتوں میں کرتے ہیں نا, نفل چھوڑ کر جیسا آپ فرائض وغیرہ, اس میں آپ کو جیسا آپ نفل نماز پڑھتے ہیں ہر رکعت میں آپ کو سورہ فاتحہ کے بعد ضمیر سورہ ہر رکعت میں ملانا ہے, تین ہو پانچ ہو سات ہو, ہر رکعت میں سورہ فاتحہ کا ضمیر سورہ ملانا ہے, یاد رکھیں. تو آپ جو آپ کو سہولت ہو سورہ فاتحہ کے بعد آپ وہ ضمیر سورہ ملائیں. لیکن اگر کوئی خاص سنت نبی اکرم صلی اللہ علیہ وسلم کیا پڑھتے تھے, تو اگر خاص سنت جاننا ہے تو ابو داؤد نسائی اور ابن ماجہ کی روایت ہے نبی اکرم صلی اللہ علیہ وسلم, جس میں حضرت عائشہ فرماتی نبی اکرم صلی اللہ علیہ وسلم تہجد جب پڑھتے اس کے بعد وتر پڑھتے تو سورہ فاتحہ کے بعد پہلی رکعت میں سب بھی اسم ربک الاعلیٰ سورہ اعلیٰ تلاوت کرتے, دوسری رکعت میں قل یا ایھا الکافرون تلاوت کرتے ہیں, اور تیسری رکعت میں قل ھو اللہ احد تلاوت کرتے ہیں. تو اگر خاص سنت آپ کو فالو کرنا ہے تو سب بھی اسم ربک الاعلیٰ, ٹھیک ہے, سورہ جو ہے اعلیٰ, اس کے بعد سورہ کافرون, اس کے بعد سورہ اخلاص. ٹھیک, ایک روایت میں یہ بھی ملتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم آخری رکعت میں سورہ اخلاص, سورہ فلق اور سورہ ناس تینوں ملا کر پڑھتے تھے. تو آپ چاہے تو یہ بھی کہیں سورہ فلق سورہ اخلاص قل اللہ احد قل اعوذ برب فلق قل اعوذ برب الناس تینوں آپ پڑھتے تھے, یہ روایت بھی ملتی ہے. لیکن اگر آپ کو یہ سب یاد بھی نہیں تو آپ کو جو پڑھنا ہے پڑھیے, اسلام آپ کو روکتا نہیں. پہلی رکعت میں سورہ اخلاص پڑھ لیجیے, دوسری رکعت میں سورہ فلق پڑھیے, تیسری رکعت سورہ ناس, کو مسئلہ نہیں, چونکہ آپ کو یہ اگر تین یاد ہیں. لیکن جس کو یاد ہو اور چاہتا ہے کہ سنت کی اتباع کرے تو یہ اچھا ہے کہ وہ سورہ اعلیٰ سورہ کافرون سورہ اخلاص. لیکن یہاں ایک چیز واضح کر دوں, اس کے علاوہ بھی امام پڑھے تو اس میں کوئی حرج اور غلطی نہیں, ورنہ بہت سے لوگ آتے ہیں تمہارا منہج غلط دکھ رہا, تھوڑا اس میں کیا ہے, پڑھ سکتا ہے آدمی. بہت سارے لوگ ایسے ہوتے ہیں کہ ذرہ برابر سورہ بھی الگ ہوا تو بولتے تم نے گڑبڑ کی کچھ. تبھی جو سہولت ہو قرآن کا, جو حصہ آسان ہو وہ پڑھے, لیکن کوئی اگر اتباع کرنا چاہتا ہے کہ نبی کیا پڑھتے تھے آپ سے یہ پڑھتے تھے, لیکن ضروری نہیں ہے, قرآن کا جو یاد ہے آپ کو پڑھ سکتے ہیں, تو آپ یہ پڑھتے. اور ایک روایت میں آتا ہے کہ آپ آخری رکعت میں سورہ اخلاص سورہ فلق اور سورہ ناس تینوں کی تلاوت کیا کرتے تھے. اسی طرح آپ صلی اللہ علیہ وسلم کے تعلق سے مسند احمد نسائی اور ابن ماجہ کی روایت آتی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم تین رکعت وتر سے فارغ ہونے کے بعد سلام پھیرتے, سلام پھیرنے کے بعد تین مرتبہ یہ الفاظ ادا کرتے, سلام کے بعد سبحان الملک القدوس, تین بار یہ الفاظ ادا کرتے سبحان الملک القدوس سبحان الملک القدوس سبحان الملک القدوس, یہ تین بار پڑھتے. اور ایک روایت میں آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم سبحان الملک القدوس دو بار آہستہ پڑھتے اور تیسری بار تیز پڑھتے, مطلب جس کو حضرت عائشہ فرماتی ہم سن سکتے تھے, مطلب دو بار پڑھتے سبحان الملک القدوس سبحان الملک القدوس سبحان الملک القدوس تین بار. اور اس میں بھی آتا ہے ایک روایت میں جب آپ آخری بار تیز پڑھتے تو یوں پڑھتے کہ القدوس کو لمبا کھینچتے سبحان الملک القدوس لمبا کھینچتے. تو یہ بھی طریقہ ہے, وتر پڑھ لیا آپ نے اس کے بعد آپ سبحان الملک القدوس سبحان الملک القدوس سبحان الملک القدوس لمبا کھینچتے اس کو, یہ پڑھ سکتے. اسی طرح ایک روایت اور آتی دارقطنی کی, اس میں اضافی الفاظ یہ کہ نبی اکرم صلی اللہ علیہ وسلم سبحان الملک القدوس کہنے کے بعد یہ بھی کہتے ہیں رب الملائکۃ والروح. سبحان الملک القدوس کا معنی ہوتا ہے پاک ہے وہ بادشاہ صاحب قدوس, ٹھیک. اسی طرح رب الملائکۃ والروح جو رب ہے فرشتوں کا اور جبرائیل کا, یہ بھی آپ اضافہ کیا کرتے تھے. تو اگر آپ کو یہ بھی پڑھنا ہے تو ہمارے پاس یہ عموماً ہر چار چار رکعت تراویح کے بعد پڑھتے ہیں اور بہت لمبا لمبا پڑھتے ہیں, اس میں اور بھی اضافہ ہے, ٹھیک ہے. لیکن یہ تو وتر کے بعد ثابت ہے, تین بار سبحان الملک القدوس دو آہستہ ایک تیز اور آخر کا کھینچتے ہوئے ذرا لمبا کرتے ہوئے قدوس, ٹھیک ہے. اس کے بعد رب الملائکۃ والروح یہ بھی آپ اس کے ساتھ اضافہ کر سکتے ہیں. اب دعائے خنوت پہ آ جاتے ہیں. دعائے خنوت उसकी हैसियत क्या है, पढ़ना और नहीं पढ़ने का क्या मामला है, और कब पढ़ा जाएगा। दुआए खुनूत ये वितर की नमाज का में पढ़ना ज़रूरी नहीं है, ये पहले क्लियर कर दें। बहुत से लोग वितर नहीं पढ़ते कि दुआए खुनूत याद नहीं है, तो क्लियर कर देता हूँ, दुआए खुनूत का वितर में पढ़ना ज़रूरी नहीं है। ये एक सहूलत है, अल्लाह ने मदद की इस नमाज से, तो इस सहूलत का फ़ायदा उठा जो उठाना चाहता है, लेकिन कंपलसरी नहीं है। दोनों बातें समझ में आ रही है? मैं ट्रैवल कर रहा हूँ, मुझे परमिशन है कि मैं 10-20 किलो सामान ले जा सकता हूँ, लेकिन मैं नहीं ले जा रहा हूँ, सहूलत तो है, मैं नहीं उठा रहा हूँ फ़ायदा, लेकिन सहूलत है, ज़रूरी नहीं। क्यों मैं कह रहा हूँ, मैं ये नहीं कह रहा हूँ मत पढ़ो, मैं ये कह रहा हूँ बहुत सारे लोग ये दुआ याद नहीं बोल के नमाज़ें नहीं पढ़ते, तो नमाज मत छोड़ो, ये तो मुस्तकिल इबादत है, दुआ उसका एक पार्ट है लेकिन कंपलसरी पार्ट नहीं। अटैच हो जाए तो भी चलेगा, डिटैच नहीं भी अटैच होगा, निकाल भी दिया जाए तो भी चलता है। तो ये दुआ की क्या हैसियत है, दुआ खुनूत की, पढ़े तो अच्छी बात है, ना पढ़ने से इंशाल्लाह कोई फ़र्क नहीं पड़ता आपकी वितर पर, नमाज पर, ठीक है। तो इसे पढ़ने के दुआ खुनूत के दो तरीक़े, दोनों तरीक़े बहरहाल जो इंसान चाहे उस पर अमल कर सकता है। दुआए खुनूत रुकू से पहले और दुआए खुनूत रुकू के बाद। पहले तो क्लियर कर दिया मैं, दुआए खुनूत पढ़ना कंपलसरी नहीं लेकिन पढ़ सकता है। दुआए खुनूत रुकू से पहले और दुआए खुनूत रुकू के बाद, उसका तरीक़ा क्या है? आपने रकात बांधी, सूरह फातिहा, जमी सूरह मिलाया, ठीक है, मतलब ये आखिरी रकात की बात कर रहा हूँ मैं, आखिरी रकात मतलब आप तीसरी रकात में उठे, मतलब ये दुआए खुनूत आप जब पढ़ेंगे तो वितर की आखिरी रकात में पढ़ेंगे। एक पढ़े तो उसके अंदर, तीन पढ़े तो तीसरी में, पांच पढ़े तो पांचवी में, सात पढ़े तो सातवीं में, नौ पढ़े तो नौवीं रकात में होगा। तो आप खड़े हुए तीसरी रकात की, समझो इंडिया पाकिस्तान हम तीन रकातें पढ़े, तीसरी रकात में खड़े हुए आप, ठीक, तो तीसरी रकात में आप खड़े हुए, तीसरी रकात में खड़े होने के बाद सूरह फातिहा पढ़ी आपने, सूरह फातिहा पढ़ने के बाद जमी सूरह मिलाया, जमी सूरह मिलाने के बाद अब आप क्या करेंगे, दुआएं खुनूत अपनी शुरू कर देंगे, ठीक। इसके लिए खास हाथ उठाकर वापस बांधना ये सुन्नत से साबित नहीं है, अल्लाह अकबर कहना भी सुन्नत से साबित नहीं है, हाथ उठाना भी साबित नहीं है। तो आप सूरह फातिहा पढ़ी और समझो तीन रकात में आप सूरह इखलास पढ़ रहे, समझे आखिरी सूरह इखलास पढ़ी और उसके बाद आप अल्लाहुम्मा हदीनी फीमन हदैत और वो दुआ आप उसके बाद शुरू कर देंगे पढ़ना, ये एक तरीक़ा। दूसरा तरीक़ा, आप तीसरे रकात में खड़े हुए, सूरह फातिहा जमी सूरह मिलाया, अल्लाह अकबर कह के रुकू में गए, रुकू से उठा, समी अल्लाह अलमन हमीद रब्बना लकल हमद हमदन कसीरन तय्यिबन मुबारकन फी, अल्लाहुम्मा दीनी फीमन हदैत व आफिनी फीमन आफ़ैत व तौ। अब आप यहाँ से वो दुआ शुरू कर देंगे और उसके बाद फिर दुआ होने के बाद सीधा सजदे में चले जाएंगे। तो ये दुआ दो जगह की जा सकती है, ख़याम में और रुकू के बाद। इसमें अफजल ख़याम में करना है, इसमें अफजल क़याम में करना है, गो रुकू के बाद भी की जा सकती। इमाम बुखारी ने एक बाबी बांध दिया अपनी किताब में कि खुनूत वितर में खुनूत रुकू से पहले और रुकू के बाद, मतलब ख़याम में और रुकू के बाद, दोनों ही दुरुस्त है, लेकिन अफजल क्या है, ख़याम में कर ले आप, ये ज़्यादा अफजल है। इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, हदीस जो है नसाई की और इब्ने माजा की है, अभी बिन काब रज़ी अल्लाहु अन्हु फरमाते कहते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम रुकू जाने से पहले दुआ खुनूत पढ़ा करते थे, रुकू में जाने से पहले दुआ खुनूत पढ़ा करते थे। तो इससे मैं कह रहा हूँ रुकू से पहले पढ़ लेना ये अफजल है। अब इसमें क्या, इसमें हाथ उठाया जाए, तो हाँ आप इसमें चाहे तो हाथ बांध कर भी कर सकते हैं खुनूत और हाथ उठा कर, चूंकि दुआ में हाथ उठाना ये सुन्नत या अदब है, तो आप हाथ उठा के भी कर सकते हैं, लेकिन हाथ उठाने के बाद चेहरे पर हाथ फेर कर फिर रुकू में जाना ये दुरुस्त नहीं है, इसलिए कि किसी भी दुआ के बाद चेहरे पर हाथ फेरने वाली रिवायत अबू दाऊद की ज़ईफ़ है। तो आपको आम दुआ में भी बहुत से लोग दुआ पढ़ के हाथ फेरते हैं, नहीं दुरुस्त साबित नहीं सुन्नत से, दुआ पढ़िए और छोड़ दीजिए, दुआ हो छोड़ दीजिए, बहुत से लोग हाथ फेरते हैं। तो इसी तरह दुआ में चूंकि हाथ उठाया जा सकते हैं, तो अबू दाऊद की रिवायत के मतलब आप रात में भी हाथ उठा सकते हैं वितर के अंदर, दुआ जब कर रहे हैं आप, समझ लीजिए आपने क़याम किया, सूरह फातिहा और सूरह इखलास पढ़ ली, उसके बाद अल्लाहुम्मा दीनी फी मना वो पढ़ लिया और फिर सीधा रुको में आप चले, हाथ फेरने वाली रिवायतें ज़ईफ़ है। आम हालत में मत फेरी और नमाज में भी मत फेरी हाथ को, ठीक है, आपने हाथ छोड़ दिया आप रुको में चले गए। तो ये थे खुनूत पहले और खुनूत बाद में, दोनों भी हो सकता है, अफजल पहले है लेकिन बाद में भी पढ़ा जा सकता है। इसी तरह जो है खुनूत के अंदर जो है कौन सी दुआएं पढ़ी जाए, ठीक है, दुआएं खुनूत में जो है मतलब इसमें कौन सी दुआएं पढ़ी जाए, तो याद रखिए उमूमन जो हमारे पास जो दुआ चलती है वो खुनूत के लिए, वो दुआ इस तरह से हम लोग पढ़ते हैं, अल्लाहुम्मा इन्ना नस्तईनुका व नस्तगफिरुका, वो दुआ एक कॉमन है। लेकिन जो सुन्नत से जो ज़्यादा करीब और जो साबित दुआ है वो ये वाली दुआ है जो पढ़नी चाहिए, वो अल्लाहुम्मा दीनी फ़ीमन हदईत, وافینی فیمن آفائد. ان شاء اللہ عزیز جو لوگ نیٹ پر اس کو دیکھیں گے دعا آپ کے ویڈیو کے اندر جو ہے بیک گراؤنڈ میں آ جائیں گی, آپ اس پہ سے دیکھ کر یاد کر سکتے ہیں. ٹھیک, تو یہ دعا زیادہ بہتر ہے. اور وہ اللہم انا نستعینک و نستعین, وہ جو دعا ہے اس کے تعلق سے ایک روایت آتی ہے کہ اللہ کے رسول وہ فجر کے قنوت میں پڑھا کرتے تھے, وہ دعا وتر کے قنوت میں نہیں, وتر کی دعا نہیں تھی, وہ فجر میں کرتے تھے. جب قنوت نازلہ آپ کبھی فجر میں پڑھتے تو یہ پڑھتے, اور جب وتر میں پڑھتے تو یہ پڑھتے. اس لیے کہ حضرت حسن کو اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ قنوت خود سکھایا تھا, اللہم دینی فی من ہدیت والا. سمجھ رہے, اب بہت سے لوگوں کو یہ یاد ہوتا اللہم دینا فی من ہدیت, وہ جمع کا صیغہ ہے لیکن اصل حدیث میں الفاظ دینی کے ہیں, اللہ میرے لیے ہدایت اور میرے لیے, لیکن جب وہ اجتماعی میں عالم کرتا ہے تو دینا کر دیتا ہے, اللہ ہمارے لیے. ٹھیک, لیکن اصل کے حدیث کے الفاظ تو دینی والا ہی ہے, پورا سنگولر ہی ہے وہ دعا, پلورل میں نہیں ہے وہ دعا جو سکھائی گئی. ٹھیک ہے, تو یہ دعا جو ہے زیادہ بہتر یہ ہے انشاءاللہ. اور بہت سارے علماء نے یہ بھی کہا کہ اللہم دینی فیمن ہدایت بھی کوئی چاہے تو پڑھ لے, اللہم انا نستعینک و نستعین, یہ دعا بھی چاہے تو پڑھ لے, دونوں ملا کے پڑھ لے, کوئی مسئلہ نہیں. سمجھ رہے بات کو, یہ بھی پڑھ لے یہ بھی پڑھ لے, دونوں میں کوئی مسئلہ نہیں. لیکن زیادہ جو بات پتہ چلتی ہے محدثین کے اقوال سے وہ یہ ہے کہ آپ سب وتر میں یہ پڑھتے تھے اور فجر کے قنوت نازلہ میں یہ والی اللہم انا نستعینک و نستغفرک, یہ دعا جو ہے فجر کے قنوت میں پڑھا کرتے تھے. لیکن اگر کوئی پڑھنا چاہے تو دونوں بھی ملا کر پڑھ سکتا ہے. ٹھیک ہے, تو میں سمجھتا ہوں دعا کی بھی وضاحت ہو گئی, ایکسٹرا فیدین اس کے اندر نہیں ہے. آپ کو صرف ڈائریکٹ آپ نے کیا دعا کر لینا, ایسا کیجئے یا مطلب ہاتھ کھول کے کیجئے, ہاتھ باندھے ہوئے میں کیجئے, رکو سے پہلے مطلب قیام میں کر لیجئے, رکو کے بعد آپ دعا کیجئے, ساری چیزیں بہرحال ثابت ہے. اور دونوں بھی قنوت میں نے آپ کے سامنے رکھ دی, قنوت چونکہ دعا ہے, دعا ہاتھ اٹھائی جا سکتی ہے, اور یہ قنوت زیادہ قریب ہے سنت سے. لیکن یہ بات بھی پتہ چلتی ہے کہ آپ نے فجر میں وہ پڑھا, لیکن کچھ علماء لکھتے ہیں دونوں بھی درست ہیں پڑھ لینے میں انشاءاللہ, کیوں ہرجیں اس لیے کہ یہ قنوت ہے اور قنوت قنوت ہے, دعا ہے, آپ کبھی پڑھ سکتے ہیں, تو لہٰذا وہ کہتے ہیں دونوں پڑھ لو کوئی مسئلہ نہیں انشاءاللہ. ٹھیک ہے, تو یہ تھا اس کا طریقہ اور دعا. اب اسی طرح جو ہے دعائیں قنوت ہمیشہ مانگنا ضروری نہیں ہے, کوئی اس کا پارٹ نہیں ہے, آپ کر سکتے تو کیجئے, نہ بھی کرنے سے انشاءاللہ عزیز کوئی فرق نہیں ہوتا ہے. اب اسی طرح جو ہے یہ تھا وتر, وتر کی رکعتیں, اس کا طریقہ, اس کی اہمیت اور اس کے تعلق سے کچھ باتیں, ہو سکتا ہے کچھ باتیں بچ گئی ہو تو سوال جواب میں انشاءاللہ میں اس کو کور کروں گا. اب آئیے تہجد کے